نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. تیسرے پارے کا رکوع نمبر 12 ہے. جو آیت نمبر 31 سے 41 تک، رکوع نمبر 12 آیت نمبر 31 سے 41 تک، رکوع نمبر 12 آیت نمبر 31 to 41. پہلے لفظی ترجمہ لکھیں گے ہم ان آیات کا. آیت 31 سے قل کہہ دیجئے، ان کنتم اگر ہو تم، تحبون اللہ تم محبت رکھتے اللہ سے، فاتبعونی تو میری اتباع کرو، یحببکم اللہ محبت کرے گا تم سے اللہ، ویغفر لکم اور بخش دے گا تمہارے لیے، ذنوبکم تمہارے گناہوں کو، واللہ اور اللہ غفور الرحیم بخشنے والا مہربان ہے. قل کہہ دیجئے، اطیع اللہ اطاعت کرو اللہ کی، والرسول اور رسول کی، فَإِن پھر اگر، تَوَلَّوْا وہ منہ موڑ جائیں، فَإِنَّ اللَّهَ تو بے شک اللہ تعالی، لَا يُحِبُّ نہیں محبت رکھتا، الْكَافِرِينَ کافروں سے، ان اللہ بے شک اللہ تعالیٰ نے، استفا چن لیا، آدم آدم علیہ السلام کو، ونوحن اور نوح علیہ السلام کو، وآل ابراہیم اور آل ابراہیم کو، وآل عمران اور آل عمران کو، علی العالمین جہان والوں پر، ذریتن اولاد ہیں، بعدہا بعض ان کے، من بعد بعض میں سے، واللہ اور اللہ، سمیع سننے والا ہے، علیم جاننے والا ہے. اس قالت جب کہنے لگی، امرأتو بیوی، امرانہ عمران کی، ربی اے میرے رب، ربی اے میرے رب، انی بے شک میں نے، نظر تو नजर मानी मैंने, लक तेरे लिए माफी बतनी जो मेरे पेट में है, महर्ररन आजाद किया हुआ, फतकब्बल मिन्नी पस तू कबूल कर ले मुझसे, इन्नका बेशक तू अंता तू ही, असमी उन असमी उ सुनने वाला, अल अलीम जानने वाला है, फलम्मा फिर जब, वदा अधा उसने जन्म दिया उसको, कालत कहने लगी रब्बी ए मेरे रब, इन्नी बेशक मैंने, वदा तुहा मैंने जन्म दिया इसको, उनसा लड़की, वल्लाहु और अल्लाह आलमु ज्यादा जानता है, बीमा साथ इसके जो, वदअत उसने जन्म दिया, वलैसा ज़करु और नहीं है लड़का, कल उनसा मानित लड़की के, व इन्नी और बेशक मैंने, समयतुहा मैंने नाम रखा उसका, मरियमा मरियम, व इन्नी और बेशक मैं, ओ ईजुहा मैं पनाह में देती हूँ इसको, बिका साथ तेरे, वजुर्रियतहा और इसकी औलाद को, मिनश्शैतान शैतान से, अर्रजीम मर्दूत, फतकब्बलहा तो कबूल कर लिया इसको, रब्बुहा उसके रब ने, भी कबूलिन साथ कबूलियत के, हसनिन अच्छी, व अम्बतहा और नश्वो नुमा की उसकी या परवरिश की उसकी, नबातन परवरिश, हसनन अच्छी, वकफलहा और किफालत की इसकी, जकरिया जकरिया अलैहिस्सलाम ने, कुल्लमा जब कभी, दखला दाखिल हुए, अलैहा इस पर, जकरिया जकरिया अलैहिस्सलाम, अल-महराब महराब में, वजदा पाए, इंदहा उसके पास, रिस्कन रिस्क, काला कहा, या मरियमो ए मरियम, अन्ना कहाँ से है, लकी तेरे लिए, हाजा ये। कालत कहने लगी, हुआ वो मिन इंदिल्लाह अल्लाह के पास से है। इन्नल्लाहा बेशक अल्लाह ताला, यरज़ुकु रिस्क देता है, मैं यशाउ जिसको वो चाहता है, बगैर हिसाब बगैर हिसाब के। हुनालिका इसी जगह, दआ पुकारा, जकरिया जकरिया अलैहिस्सलाम ने, रब्बहु अपने रब को, काला कहा, रब्बी ए मेरे रब, हबली अदा कर, ली मेरे लिए, मिल्लदुन का अपने पास से, जुर्रियतन औलाद, तय्यिबतन पाकीज़ा, इन्नका बेशक तू, समी उद्दुआ सुनने वाला है दुआ का, पनादत हो बस पुकारा उसको, अलमलाइकतु फरिश्तों ने, वहुआ और वो, क़ाइमुन खड़े थे, युसल्ली नमाज पढ़ रहे थे, फिल मेहराब मेहराब में, अन्नल्लाहा बेशक अल्लाह ताला, युबश्शिरु का बशारत देता है तुझको, बियाह्या यह्या की, मुसद्दिकन जो तस्दीक करने वाला है, बिकलिमति मिन अल्लाह एक कलेमे की अल्लाह की तरफ से, वो सय्यिदन और सरदार, वहसूरा और पाकबाज, व नबीयम और नबी, मिन अस्सालिहीन नेक लोगों में से, काला उसने कहा, रब्बी ए मेरे रब, अन्ना कैसे, यकूनो हो सकता है, ली मेरे लिए, गुलामुन कोई लड़का, वक़्त हालांकि तहकीक, बलगनियल किबरू पहुंचा मुझको बुढ़ापा, वम्रअती और मेरी बीवी, आखिरुन भांज है, काला कहा, कदालिक अल्लाहु इसी तरह अल्लाह ताला, यफअलु करता है, मा यशा जो वो चाहता है, काला कहा, कहा, रब्बी, ए मेरे रब, इजअल, बना। ली, मेरे लिए। आयतन, कोई निशानी। काला, कहा, आयतु का निशानी तेरी। अल्लाह, कहना। तो कलीमा, तू कलाम करेगा। अन्नासा, लोगों से। सलासता, तीन। अय्यामिन, दिन। इल्ला, मगर। रमजा, इशारे से। वस्कुर, और तुम याद करो। रब्बका, अपने रब को। कसीरन, बहुत ज्यादा। वसब्बिह, और तस्बीह करो। बिल अशीज, शाम के वक्त। वल इबकार, और सुबह के वक्त।